नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np/ संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। उप प्रधान तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले सरकार स्थानीय निर्वाचनको अन्तिम तयारीमा जुटेको बताउनु भएको छ। मानेश्वर क्याम्पसले आज गरेको कार्यक्रममा मन्त्री सिंहले संविधान सभाबाट संविधान लेखन प्रक्रियासँगै स्थानीय निकायको निर्वाचनका लागि सरकार लागि परेको बताउनुभयो। सबै दलले स्थानीय निकायको निर्वाचनलाई प्राथमिकताका साथ घोषणा पत्रमा उल्लेख गरेको भन्दै मन्त्री सिंहले यसमा कसैले विरोध गर्न नहुने बताउनुभयो। वर्तमान सरकारमा धेरै दलको प्रतिनिधित्व भएका कारण छिटो कार्य सम्पादन गर्न नसकिएकोले सरकारको गति केही सुस्त भएको भान हुने सिंहको भनाइ छ। तर संविधान निर्माणमा कुनै समस्या नआउने भन्दै सिंहले 1 वर्षभित्रै जनताको लोकतान्त्रिक संविधान जारी हुने विश्वास समेत व्यक्त गर्नुभयो। रौतहटको देवहानीको पासवान बस्तीमा आज बिहान आग लागि हुँदा 10 घर जलेर नष्ट भएका छन्। आज बिहान 5 बजेतिर स्थानीय भोला पासवानको घरमा लामखुट्टे धपाउन बालेको कुरले आग लागि भएको थियो। आगोले प्रभु पासवान, तुलसी पासवान र मुक्ति पासवान सहितका 10 जनाको घर पुरै झलेको छ। आग लागिबाट 30 लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घर जलेपछि पीडितहरू खुल्ला आकाश मुनि बस्न बाध्य भएका छन्। भिटामिन ए कार्यक्रम अन्तर्गत आज देशभरका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ। 6 महिनादेखि 5 वर्षका 24 लाख बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल र तीमध्ये 1 वर्षदेखि 5 वर्षसम्मका 22 लाख बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने बाल स्वास्थ्य महाशाखाले जनाएको छ। देशका सबै नगरपालिका र गाविसका हरेक ओडामा तोकिएका केन्द्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले भिटामिन ए तथा जुकाको औषधि खुवाउँदैछन्। आज छुटेका बालबालिकालाई भोलि औषधि खुवाइनेछ। भिटामिन ए को कमीका कारण हुने बाल मृत्यु रोक्ने सरकारले 2050 सालदेखि भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। यस्तै खोटाङको लिकुवा पोखरीका बालबालिका भिटामिन ए तथा जुकाको औषधि खानबाट वञ्चित भएका छन्। गाविसले प्रोत्साहन भत्ता कटौती गरेको विरोधमा स्थानीय महिला स्वयंसेविकाले भिटामिन ए तथा जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रमलाई असहयोग गरेका कारण गाविसका 224 बालबालिका भिटामिन ए तथा जुकाको औषधि खानबाट वञ्चित भएका हुन्। गाविसले हरेक वर्ष स्वयंसेविकालाई मासिक 500 दरले दिँदै आएको प्रोत्साहन भत्ता कटौती गरेको विरोधमा गाविसका महिला स्वास्थ्य स्वयंसेविकाहरूले भिटामिन ए तथा जुकाको औषधि खुवाउने सरकारको कार्यक्रमलाई असहयोग गरेका हुन्। स्थानीय स्वास्थ्य चौकीबाट 9 वटा ओडामा औषधि पुर्याइए पनि आज बालबालिकाहरूलाई औषधि नखुवाइएको लिकुवा पोखरी एकका महिला स्वास्थ्य स्वयंसेविका मन्सु दाहालले बताउनुभयो। भारतीय आयल कर्पोरेसनले आपूर्ति कटौती गरेपछि देशभर देखिएको इन्धन अभाव अझै केही दिन कायम रहने भएको छ। तेल आपूर्ति र वितरण आउँदो मङ्गलबारदेखि मात्र सहज हुने निगमले जनाएको छ। सोमबार नेपाल आयल निगमले 309 करोड भारतीय जनतालाई दिने भएपछि शुक्रबारदेखि नै इन्धन आयात बढेको निगमका निमित्त महाप्रबन्धक सागर सत्यालले जानकारी दिनुभयो। दक्षिण कोरियामा 3 दिन अघि समुद्रमा डुबेको फेरीका कप्तान सहित 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। लिजोनसी ओक र फेरीका चालक दलका 2 जना सदस्यलाई काममा लापरवाही गरेको र समुद्री कानुनको उल्लङ्घन गरेको आरोपमा अदालतले पक्राउ आदेश जारी गरे लखतै पक्राउ गरिएको युनहाब न्युज एजेन्सीले जनाएको छ। गएको बुधबार दक्षिण कोरियाको इन्चेजबाट दक्षिण जेजु द्वीपतर्फ जाँदै गरेको फेरी पल्टिँदा 28 जनाको ज्यान गएको छ। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछ। अपरान्न सभा 4 बजेपछि हुने पहिलो खेलमा रोयल च्यालेन्जर बेङ्गलोर र मुम्बई इन्डियन्स भिड्नेछन्। पहिलो खेल जितिसकेको बेङ्गलोर विजय यात्रा जारी राख्ने सुरुमा छ भने मुम्बई पहिलो जित दर्ता गर्ने कोसिसमा रहनेछ। यसअघि बेङ्गलोरले दिल्लीलाई पराजित गरेको थियो भने मुम्बई कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो। यस्तै बेलुका सभा 8 बजेपछि हुने दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली डेयर डेभिल्स बीच प्रतिस्पर्धा हुनेछ। हवस् त दिउँसो 1 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा हुए, नमस्कार।